أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. 15वीं सदी की अजीम इल्मी और रूहानी शख्सियत शेख तरीकत अमीर अहले सुन्नत हजरत अल्लामा मौलाना अबू बिलाल मोहम्मद इलियास अत्तार कादरी रज़वी दामत बरकातहुमुल आलिया ऐसे आलिम दीन हैं जिनकी इस्लामी खिदमात का एक जमाना मोहतरिफ है। आपके बयानात, तालीफात, मकतूबात और मदनी मुज़ाकरात के जरिए लाखों अफराद की जिंदगी में मदनी इनकलाब बरपा हुआ और हो रहा है। आपका अंदाज़े बयां बेहद सादा और आम फहम और समझाने का तरीका ऐसा हमदर्दाना होता है कि सुनने वाले के दिल में तासीर का तीर बनकर पेवस्त हो जाता है। बसा औकात मदनी मुजाकरात में अमीर अहले सुन्नत से अकायद आमाल, शरीयत तरीकत, तारीख व सीरत, तबादत व रूहानियत वगैरह मुख्तलिफ मौजूआत पर सवालात किए जाते हैं और आप इनके हिकमत भरे जवाबात इरशाद फरमाते हैं। दावत इस्लामी का इशाती इदारा मकतबतुल मदीना मुख्तलिफ मवाके के मनाजिर और आवाज की मिक्सिंग के साथ आपके मदनी मुजाकरे की वीसीडी बनाम हुकूकुल इबाद जाया करने से बचिए शाया करने की सआदत हासिल कर रहा है। अव्वल ता आखिर मुलाहजा फरमाइए, मालूमात और इस्लाह के मदनी फूल चुनने को मिलेंगे। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बादु फअऊदु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम सलातु वस्सलामु अलैका या रसूल अल्लाह وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله 1431 سن ہجری کے رمضان المبارک کی آج دوسری شب ہے। मदनी मुजाकरे का सिलसिला अल्हम्दुलिल्लाह आलमी मदनी मरकज समेत कमोबेश 42 मकामात पर मुल्क में मालूम हुआ कि पूरे महीने का इज्तिमाई एहतिकाफ दावत इस्लामी की तरफ से जारी है। वो न जाने इस वक्त कहां कहां मदनी चैनल के जरिए हमारे साथ इस्लामी भाई शरीक होंगे, घरों में भी देख रहे होंगे, दीगर मुल्कों में भी देख रहे होंगे इंशाल्लाह। बाबा सवालात के साथ साथ कुछ पब्लिक इशूज हैं, अवामी मसाइल हैं, बिलखसूस ये जो इस वक्त जो रमजान मुबारक का जो प्यारा प्यारा महीना अल्हम्दुलिल्लाह अज़्ज़ोजल हमारे यहाँ बरकतें लुटा रहा है। आज जैसे हमारे मुल्क में पहला रोजा था, आज बहुत ही अजीब मंजर सड़क पर देखा जाता होगा। पिछले सालों के बारे में तो कुछ अंदाजा है बाबा कि ये असर की नमाज के बाद ये तादाद जो घरों के लिए निकलती है, ऐसा महसूस होता है कि जैसे कि इनको ये डर लगता है कि अगर गुरु भी आफ्ताब सड़क पर हो गया तो हमारा रोजा चला जाएगा, रोजा कजा ना हो जाए, रोजा टूट ना जाए। हर शख्स एक से आगे बढ़ने की कोशिश करता है, ना सिग्नल की परवाह, ना आगे ट्रैफिक की परवाह, हॉर्न, ओवरटेक, टक्कर, गिर गए, चले गए, इसको मारा, उसको झाड़ा, उसको डांटा, जैसे तैसे घर तक पहुंचे चौकीदार को डांटा, घर पे गए घंटी नहीं बजी सही, घंटी बजी तो घर में झाड़ा, घर में डांटा, जैसे तैसे घर पहुंचे बाबा। और इस तरह का एक मामला सड़क पर देखा जाता है और बहुत हुस्सास लोग होते हैं या जिन्हें हुकूक वाली बात के हवाले से कुछ अंदाजा हो, मदनी मुजाकरे सुनते हो, मदनी काफिलों में सफर करने वाले हों, आशिकाने रसूल इस तरह अगर सड़क पर इनको देखते हो तो बहुत दिल जलता है। कई रक्षे वाला स्कूटर वाले से लगा हुआ है, कई स्कूटर वाला रक्षे वाले से लगा हुआ है, वो वेगन में भी देखने के मनाजिर होते हैं क्योंकि वो रोजा रखकर समझते हैं ना हमको कोई हाथ लगाए, ना हमको कोई पांव लगाए, ना हमको कोई उंगली लगाए, हमने रोजा रखा है भाई, हमको कोई ना छेड़े, हमको वेगन भी हेलीकॉप्टर की तरह हमारे एक बिल्डिंग की छत पर उतार दे और हम आसानी के साथ घर पर पहुंच जाए। ये सारे मनाजिर से सड़कों पर इस वक्त बाबा तूफान मचा हुआ होगा। मदनी चैनल पर अल्हम्दुलिल्लाह आपको सुनने वालों की बेशुमार तादाद है, हो सकता है कल ये फिर घर से निकलेगी और शाम को इन्होंने घर लौटना है, कुछ इन्हें मदनी फूल अता फरमाए बाबा। वाकई है ऐसा ही है कि रोजा रखकर वो यानी कि बस वो शैतान जो है ना, मैंने आजकल शैतान अगरचे वो बंद होता है इबलीस, लेकिन अपने साथ जो शैतान जो पैदा होता है ना, हमजाद जिसको बोलते हैं, वो कैद नहीं होता, नफ्स भी कैद नहीं होता है, नफ्स तो नफ्स तो लगा रहता है। तो ये जो है ना, ये भी खैर ख्वाह तो है नहीं, ना नफ्स खैर ख्वाह हमारा, ना ये हमजाद तो काफिर है, खैर ख्वाह ही नहीं। तो एक ही हमजाद मुसलमान हुआ है अब तक, सिर्फ एक, इसके अलावा कोई हमजाद मुसलमान नहीं हुआ। और वो हमजाद भी किसका पता है? सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ जो हमजाद था ना, तो सरकार का खुद फरमान है कि इसको मैंने मुसलमान कर लिया है, अल्हम्दुलिल्लाह सरकार के फैज़े असर से मुसलमान हुआ वो। इसके अलावा सब के सब काफिर है, हमजाद शैतान नहीं। तो ये कभी हमारे भला नहीं चाहेंगे, तो ये खुद जहन्नम में रहेंगे तो ये चाहेंगे कि हम भी नऊज़ु बिल्लाह के साथ जहन्नम में पहुंचे। हम इंशाल्लाह इनके साथ नहीं जाएंगे, नहीं जाएंगे, कभी भी नहीं जाएंगे। हम किसके पीछे जाएंगे? बागे जन्नत में मोहम्मद मुस्कुराते जाएंगे, फूल रहमत के झड़ेंगे हम उठाते जाएंगे। हम तो आका के पीछे पीछे जन्नत में जाएंगे इंशाल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। तो बहरहाल ये कि वो रोजा रखवा कर, यानी रोजा तो रख लिया, ये हाथ में नहीं आया। बहुत सो तो रोजा रखने ही नहीं देता, ये एक तादाद है जो रोजा नहीं रखती, तो उनमें कामयाब हो गया रोजा नहीं। अब जिसने रोजा हाथ छुड़ा लिया, शैतान ने, नहीं चल बे मैं रोजा रखूंगा नहीं, तो लोग क्या बोलेंगे? सब बोलेंगे ये रोजा नहीं रखता है, रोजा खो रही है, या जो भी नियत हो, अल्लाह के लिए भी रखते हैं रोजा अल्हम्दुलिल्लाह। तो खैर, तो रोजा तो रख लिया इसने, अब इसको दूसरे तरीके से पटख मारो, तो अब वो दूसरे तरीके से पटखनिया देता है, वही उसका गुस्सा दिलाता उसको। तो चलो गुस्सा आया, गुस्सा हराम नहीं है, जैसे आवाम बोलते गुस्सा हराम है, ये आवाम की ज्यादती है। तो आ गया तो अभी क्या हराम है, हलाल। एक आदमी का इसमें कसूर ही नहीं है, तो फितरी अम्र है ना। आ गया गुस्सा, अब गुस्से की वजह से कोई गुनाह किया, तो अब वो गुनाह जो है वो गुनाह है जाहिर, खुद गुस्सा बुरा नहीं है, गुस्सा जो है वो गुनाह नहीं है। हदीस पाक में फरमाया, मफहूम है कि जहन्नम का एक मखसूस दरवाजा है, उससे वही दाखिल होगा जिसका गुस्सा किसी गुनाह के बाद ही ठंडा होगा। अब ये हमारे रोजादार भाई जो हैं, ये बेचारे इसमें मस जाते हैं, रोजा रख लिया, अब वो ट्रैफिक जाम है, आ गया गुस्सा, अब वो ड्राइवरों को सबको जिसको तिसको गालियां देनी शुरू कर दी, तो ट्रैफिक पुलिस को गालियां देनी शुरू कर दी, तो सिग्नलों को गालियां शुरू कर दी। तो ये जो पागल लोग जो होते हैं ना, पागल समझदार नहीं करेगा, पागल लोग दरवाजे को गाली देते हैं, देखा होगा आपने, सुना होगा, दरवाजे को गाली देंगे, अगर स्कूटर रास्ते में अड़ी करके खड़ी हो गई, हाथ टेरी करके उसको गाली देंगे, कहीं जाना है दरवाजा बंद होगा तो गुस्सा आ गया दरवाजे को उसको गाली देंगे, ताले को गाली देंगे। तो ये दीवारों को, दर को, दरवाजों को, बिल्डिंगों को, इमारतों को, सबको गालियां देते हैं, तो ये क्रैक होते हैं बेचारे। सर अब इनसे हमदर्दी करनी चाहिए, अल्लाह इनको अकल सलीम दे, समझदार आदमी और गाली ना ना, मुसलमान भी क्या गाली दे सकता है? कभी नहीं। गाली तो गंदे लोग देते हैं जिनमें अकल नहीं होती, जिनको ये पता नहीं होता कि गाली जहन्नम में पहुंचा देगी, यानी शऊर नहीं होता, पता होता है लेकिन इसकी समझ नहीं होती। तो अल्लाह ताला हमें अकल सलीम दे कि हम अल्लाह की मर्जी के मुताबिक जबान खोलें। तो अब गुस्सा आ गया, तो अब इन्होंने गालियां देनी शुरू कर दी। अच्छा, अगर सड़क में कोई गड़े पड़े हुए, सड़क पे भी अब बारिश आई है तो आजकल तो वो हर एक वो हर जगह हड्डी पसलियां निकल आई होंगी सड़कों की, तो फिर ये क्या करेंगे? ये सड़कों को गालियां देंगे। अच्छा, अब बाबुल मदीना की केडीए कहलाती है, जिनके अंडर में ये सड़कों की तरकीब होती है, इनको गालियां देना शुरू करें केडीए वालों को। अरे इनकी बेलगाम, मतलब ये जिसको चाहेंगे ये गालियां देंगे, रोजा जो रखा है माजल्ला। फिर आगे बढ़े, तो अब वो गाड़ी में पेट्रोल खत्म हो गया, पेट्रोल पंप दूर है तो अब फिर पेट्रोल पंप को गालियां कि ये दूर क्यों है, तो गले में पहन लेना पेट्रोल पंप यार। आदमी मतलब ये कि एक्स्ट्रा पेट्रोल रख ले, तो ये लेके मतलब घूम वाकई बहुत घूमती है। अच्छा फिर घूमने घूमने गुस्से गुस्से में क्या बाज हो गए, टकरा भी जाते होंगे, टाड़ करके मारते होंगे गिरे। अब इनका इफ्तार जगह हॉस्पिटल में होता होगा बेचारों का, या पता नहीं कब्र के अंदर होता हो, तो यानी दुख नहीं है। तो जब रोजा रखा है ना, तो रोजा एक तो रोजा है के समझो के फिक्र ही रोजा, जो शरवी रोजा जो है रोजा है, इसमें क्या तीन बातें नहीं करनी, खाना पीना और जिमा से बचे रहना, सुबह सादिक से लेकर गुरु आफ्ताब तक, इसका नाम है रोजा। अच्छा अब ये तो है जाहिरी रोजा, ठीक है ना, कि नियत के साथ कोई इन तीनों चीजों से दिन भर बचा रहा तो उसका रोजा हो गया, कसदन खाने पीने से बचे, भूल कर भी खा पी लिया तो माफी मुश्किल, रोजा नहीं जाएगा। लेकिन ये कि अगर कोई देख रहा है कि यार ये है रोजेदार और खा रहा है, तो इस पर वाजिब है कि इसको मना करें, याद दिलाए कि तुम्हारा रोजा है। लेकिन यहां भी एक सूरत है कि अगर खाने वाला जईफ है या बहुत कमजोर है और ये रोजा पूरा नहीं कर सकेगा, तो अब उसको याद ना दिलाए कि उसको अल्लाह खिला रहा है, कि मेरा बंदा है, इसने हिम्मत की है और मेरी रिजा के लिए इसने रोजा रख लिया है, चलो इसको खिला दो, ये अल्लाह ताला इसको खिला देता है, पिला देता है और रोजा भी पूरा हो जाता है, कि बगैर है ना भूल कर खाने पीने से रोजा जाता नहीं, ये उसकी रहमत कितनी बड़ी है, करम है उसका। तो ये कि रोजा रखने के बाद गुनाह से ही अगर वो गुस्सा टूटा ना, तो उसके लिए तो मखसूस जहन्नम का दरवाजा है। तो ये गुस्से वाले लोग बेचारे लड़ाई करते हैं, वाकई आसीने चढ़ाते हैं, यानी रोजा हो या ना हो, ये लड़ना और ट्रैफिक जाम होती है ना, जब तो ट्रैफिक जाम हो तो उस वक्त सब्र करना चाहिए, सब्र करके अजर कमाने के मौके में से एक ये गोल्डन चांस है, सुनहरी मौका है। क्यों ट्रैफिक जाम हो गई, अब आपके बड़बड़ करने से क्या रोड खुल जाएगा, कुछ भी नहीं होगा। अब बाजू का बोलते हैं भाई चल वे रास्ता दे, तो वो बेचारा अगर शरीफ आदमी बोला गया यार भाईजान वो आगे से जाम है, बोलते हैं बस शरीफ लोग होते आगे, और अगर वो भी बाप का बाप है तो वो भी फिर जवाब ऐसा देता है कि ये भी याद करता है। तो आगे असल ट्रैफिक जाम होती है, किसी को शौक नहीं होता कि रोड पर यूं भरी रोड पर वो ट्रैफिक जाम करे, बेचारा खुद फंसा हुआ होता तो आपको क्या रास्ता देगा ये, तो इसको बोलेंगे उसको बुरा बोलेंगे, वो ट्रैफिक के निजाम को बुरा भला बोलेंगे, वो सड़कें तंग है तो फुटपाथ नहीं है, तो इधर जेबरा क्रॉसिंग नहीं है, तो इधर ये नहीं है, अब सब तुझे ही मालूम था तो तू वजीर बन जाता ना यार, इन सारों को आगे आने क्यों दिया, तू संभाल ले। तो ये सारी पंचायत इसको होती है जिसकी गाड़ी फंस गई, समझे, ये पंचायत करता क्या था वो पता है, इसके इसके शीशे बंद है यार, अंदर में एसी चल रहा है, इसके शीशे बंद है, दो आदमी अंदर बैठे हुए हैं, ये तीन बैठ के पंचायत कर रहे हैं, इनकी जरूरत नहीं है बाकी के शीशा होता है किसी से बात कर, पता है वो मारेगा। अब ये तीनों कार के अंदर बैठे एसी चल रहा है, लेकिन मैं तीनों आप वो रो इसको की बात उसकी चुगली, इसको गालियां उसको बुरा, और आखिर इनको पता चल जाएगा ये अजान हो गई मगरिब की, इनका रोदा रोड पे निकल गया तो ज्यादा गुस्सा आता होगा, फिर तो देख लीजिए कबाब समोसे सब मारे गए। अल्लाह ताला अक्ल सलीम अता फरमाए, तो ये इस तरह नहीं करना चाहिए, बल्कि ट्रैफिक जाम हो, रोजा हो ना हो, या और कोई ऐसा मसला हो जिसमें कोई परेशानी होती है, भीड़ होती है बाजों का, रश होता है, यहां भी रश होता है, इज्तिमा में कितना रश होता है, तो अब अच्छा फिर एहतिकाफ में आप हैं तो इस्तिंजा खानों में भी लाइन लगेगी, अभी तो 10 दिन बाकी है ना अशरा आखिरी जो अशरा, इसमें तो कई गुना मोतकबिन बढ़ जाते हैं हमारे फैजान मदीना में, यानी जिसको मुहावरतन कहते हैं तिल धरने की जगह नहीं होती, तो वो लंबी लंबी लाइनें लगेंगी इस्तिंजा खाने पे। अब इस वक्त भी आपका इम्तिहान होगा, ये आएगा गुस्सा, अच्छा फिर मारेंगे दरवाजे पे हाथ, तो मारेंगे एक हाथ और दूसरा हाथ मारेंगे, फिर वो उसको झाड़ना शुरू किया, अंदर जाके बैठ गया है, ये कर रहा है वो कर रहा है, तो बात यानी ऐसे बाजारी लोग भी आ जाते होंगे जो ये करते होंगे, तो ऐसे मौके पर बस सब्र के अलावा चारा नहीं। अंदर जो बैठा है, हो सकता है बेचारे को कब्ज हो, कोई पेट में मरोड़ हो, कोई तकलीफ हो जिसकी वजह से वो जल्दी उसको اجابت آ نہ رہی ہو. اب آپ چیخیں گے تو اس کی تو ویسے خشک ہو جائے گی اندر سے, بالکل بیچارہ فارغ ہی نہیں ہوگا. تو اس لیے اس کو بالکل یعنی کہ وہ ایزی دینا چاہیے بیچارے کو, اور اپنے کو بھی ایزی لینا چاہیے تاکہ وہ غریب فارغ ہو جائے. تو اس کو اس کے حال پر چھوڑ دو, اپنے اپنے حال پر رہتے ہیں. یہ دیکھو نا, میں آپ کو بتاؤں, ایک ہماری جو ہمیں جو تربیت ہے نا ہمارے آقا صلی اللہ تعالی علیہ وسلم نے دی, وہ آپ کو یاد ہوگی ایک روایت, اعرابی بدوی وہ آیا اور اس نے مسجد نبوی شریف میں کھڑے ہو کر میرا دروازے پر یا مسجد نبوی کے اندر سین میں نے پیشاب کرنا شروع کر دیا. تو صحابہ کرام علی مردوان جلال میں ہم میں سے کوئی ہو تو فائر کرتے اس کو یار, صحابہ کرام کو بھی جلال آیا. صحابہ کرام علی مردوان مسجد کا تقدس وہ جوش آیا ان حضرات کو, میرے آقا صلی اللہ علیہ وسلم موجود تو سب کو روک دیا اور اس کو مطلب فارغ ہو گیا وہ, ٹھیک ہے نا پیشاب, کیونکہ اگر اس کو ایک دم جھاڑا جھاڑی کرتے نا سب تو اس کا پیشاب اٹک جاتا, شاید اس کو کوئی طبی طور پہ نقصان پہنچتا. تو اس کو پیشاب سے وہ فارغ ہو گیا. سرکار نے فرمایا کہ مجھے پانی کی بالٹی لا دو میں بہا دیتا ہوں اس پر. اس طرح کی مضمون کی حدیث آپ نے ضرور سنی ہوگی. اس میں ہمارے سیکھنے کا نہیں ہے کچھ, مدنی پھول نہیں ہے, مسجد نبوی سے بڑھ کر کوئی کون سی مسجد ہے. تو اس لیے اب استنجا خانے میں اگر کوئی بیٹھا ہوا ہے تو کیا کسی کو شوق ہے کہ اندر بیٹھے گا؟ میں آپ کو صحیح بتاتا ہوں کہ ہم نے اپنے استنجا خانے میں ٹی وی نہیں لگایا ہوا ہے. ہاں گھروں میں ٹی وی لگے ہوتے ہیں, یہ سنا تھا کل میں نے, نگرانی شورا بتا رہے تھے کہ میں نے دیکھا ہے کہ گھروں میں ٹی وی ہوتے ہیں, بعض کہیں گئے ہوں گے مہمان ہوئے ہوں گے تو اندر وہ ٹی وی سیٹ تھا, تو ٹی وی کو آن نہیں دیکھا ہوگا, انہوں نے آف دیکھا ہوگا, یہ وضاحت ہو گئی تھی کل. یہ تو وہاں ٹی وی دیکھنے بیٹھا ہو تو الگ بات ہے, باقی اپنوں نے تو ٹی وی رکھے نہیں ہے نا استنجا خانے میں. سنا ہی پہلی بار ہے میں نے تو کل. پورا باتھ ٹب ہے, پورا باتھ ٹب ہے گول, اس میں ٹی وی کی اسکرین لگی ہوئی ہے, ٹیلی فون لگا ہوا ہے, ایسا لگتا ہے کہ جیسے اندر جائے گا تو اس کو آفس بھی اندر چلانی ہے, دو چار پروگرام بھی اندر دیکھ لینے ہیں. اسے نکلنا کب ہے تو میری بھی سمجھ میں نہیں آیا تھا. اخبار بھی رکھا ہوگا پھر یار, یہ تو مشہور ہے بابا, سنا ہی ہے لو. یہ اخبار پڑھتے پڑھتے سگریٹ پیتے پیتے یہ تو سنا ہوا ہے, لیکن یہ ٹی وی کا کل یاد پڑتا ہے, پہلے سنا نہیں ہے میں نے. تو یہ بھی سمجھ میں آتا ہے جب اخبار دیکھتے ہیں یہ بے وقوف لوگ, جس میں ہمارے اخباروں میں آئے تھے قرآن ترجمے حدیث سب ہوتا ہے, تو جب یہ کرتے ہیں تو وہ ٹی وی میں کیا رکھا, مدنی چینل نہیں چلاتے ہوں گے, مدنی چینل چلانے والے وہ استنجا خانوں میں رکھتے بھی نہیں ہوں گے, اور ہم کو کوئی ایسا ویور یعنی ناظر چاہیے بھی نہیں کہ جو استنجا خانے میں ہمارا مدنی چینل چلائے, ایسوں کو دیکھنے کی اجازت بھی نہیں ہے. تو گھر میں چلائے تو بھلے دیکھے, بھائی استنجا خانے میں اللہ رسول کا نام گونجے, تلاوت و نعت شریف گونجے, یہ کیسے ہو سکتا ہے؟ نہیں, یہ تو اپنے کو پڑتا نہیں کھائے گا, اپنے کو ایسے ویورس نہیں چاہیے, ایسے ناظرین نہیں چاہیے, نہ. تو مدنی چینل دیکھنا ہے تو اپنے استنجا خانے سے یہ ٹی وی سیٹ اٹھا لو, چلو دھونا مت, دھونے کی ضرورت نہیں ہے, وہ پاک ہے ناپاک نہیں ہے, ناپاک کہنے کی ضرورت نہیں ہے, دور رکھا ہوا ہے. تو اس کو اندر گھر پہ رکھ کر اندر مدنی چینل دیکھا کرو, پھر اندر لے بھی مت جانا استنجا خانے میں, وہ مدنی چینل ہی دیکھتے رہو بس انشاءاللہ. تو اتنا ہی بھائی, جو اب تک روزے کی حالت میں غصہ کر کے دوسروں کو جھاڑ کر گالیاں بک کے گھور کے ایزا دینے والی نظروں سے گھورنا بلا اجازت شرعی, یہ بھی گناہ ہے, دلازہ رہی ہے مسلمان کی. تو یہ سب اگر ایسے گناہ کیے ہیں کسی نے تو وہ مہربانی کر کے توبہ کر لیں. خالی توبہ بھی اس کی کافی نہیں ہے, اللہ سے توبہ تو کریں ضروری ہے, ساتھ میں جن جن کی دل آزاری کی ہے ان سے معافی بھی مانگنی ہوگی, تو معاف کرانا ہوگا ان سے, یہ ہے بڑا پیچیدہ. ابھی آپ بولو گے یار روڈ پہ تو ہم کو کچھ نہیں سمجھ آتی ہے, کس کس کو ہم نے جھاڑا, ہم نے تو ہم تے ہی پھننے خان, تو آج مدنی مذاکرہ سن کے ننے خان بنے, تو اب کیا کریں؟ تو اب اس کا حل یہ کہ اللہ سے توبہ کرتے رہیں, اور جن جن کی دل آزاری کی ہے ان کے لیے مغفرت کی دعا کرتے رہیں کہ یا اللہ میری ان کی مغفرت فرما, تو اللہ کی رحمت سے امید رکھیں کہ وہ صلح کروا دے قیامت کے روز. کیونکہ حقوق العباد معاف نہیں ہوتے جب تک بندہ معاف نہیں کرتا. تو قیامت کے روز پھر ایسے صورت بنے گی کہ جب بندہ نادیم ہوگا اللہ جس پر رحمت کرے گا تو قیامت کے روز ان بندے میں اور جو حق العبد جنہوں نے طلب کیا جھاڑا مارا لتاڑا گالی دی فائرنگ کی جس کو چھری ماری جو بھی کیا اب نادیم ہے توبہ کر لی گناہ کو گناہ سمجھ کر وہ سدھر گیا جیسے اور اللہ نے کرم فرمایا تو یوں صلح کی صورت بن سکتی ہے کہ دونوں میں صلح ہو جائے. تو اللہ کی رحمت تو بہت بڑی ہے نا. جیسے کہ وہ صلح کی ایک صورت روایت میں اس طرح ہے کہ بندہ فریاد کرے گا کہ مجھے اس بھائی سے حق دلا یا اللہ مجھے اس سے حق دلا تو اتنے میں اس کو جنت کا عالی شان محل نظر آئے گا مضمون حدیث شریف کا. تو بولے یا اللہ یہ کس کا ہے اتنا شاندار محل. تو بولے گا کہ جو خرید لے اس کا. اللہ فرمائے گا جو اس کو خرید لے. بولے یا اللہ یہاں کہاں سے خریدے گا یہاں کیسے خریدے گا کون خرید سکتا ہے. تو ارشاد ہوگا تو خرید سکتا ہے. بولا میں خرید سکتا ہوں. بولا ہاں تو خرید سکتا ہے. بولا وہ کیسے. تو اللہ تعالیٰ فرمائے گا اپنے بھائی کو معاف کر دے. تو وہ جوش میں آ جائے گا یا اللہ میں نے معاف کیا. تو بولے گا چل اس کا بھی ہاتھ پکڑ جاؤ دونوں جنت میں اس محل میں چلے جاؤ. تو یوں اللہ کی رحمت سے فیصلے ہوں گے. امیر اہل سنت نے اس روایت کو اپنے رسالے ناچاکیوں کا علاج میں نقل کیا ہے. یہ مقتط المدینہ سے ہدیتاً حاصل کیا جا سکتا ہے. ناچاکیوں کا علاج آپسی اختلافات لڑائی جھگڑے کا یہ بہترین حل ہے اس رسالے میں. مقتط المدینہ سے اسے ہدیتاً حاصل کیجئے یا دعوت اسلامی کی ویب سائٹ www.dawataislami.net پر بھی اس کو ڈاؤن لوڈ کر کے اس کا پرنٹ نکالا جا سکتا ہے. رسالے کا نام یاد رکھیے ناچاکیوں کا علاج. ظلم کا انجام رسالے میں بھی ہے یہ روایت اس طرح ہاتھ اٹھا رہے ہیں. تو دونوں رسالے واقعی پڑھنے سے تعلق رکھتے ہیں. آپ انشاءاللہ آپ کے غصے پر بڑا کنٹرول ملے گا اس سے. اب غصے پر قابو پانے کے لیے بھی رسالہ مقتد المدینہ کا اس کا نام ہے غصے کا علاج. الحمدللہ مقتد المدینہ کا مطبوع یہ بھی امیر سنت نے ہمیں عطا فرمایا ہے غصے کا علاج. یہ تو ویب سائٹ پہ دیکھ بھی لیں فوراً لے بھی لیں تاکہ ہم گھر میں اور سڑک پر کچھ اطمینان پانے میں کامیاب ہو سکے. تقریباً سبھی کو اس کی ضرورت ہے. غصہ تھوڑا بہت عموماً آتا ہی ہے آدمی کو. تو اب یہ کہ یہاں جو میرے یہاں فیضان مدینہ بیٹھے اس میں بھی ایک سے ایک ہوں گے. کم یہ بھی نہیں ہوں گے یہاں بھی جھاڑ ڈالتے ہوں گے. غصہ آتا ہوگا تو میری جگہ تھی تم یہاں کہاں بیٹھ گیا. دیکھ تو نے چالاکی کی یہاں بیگ رکھ کر بڑا سیانہ بن گیا جیسے میں دیکھتا ہی نہیں ہوں. چل اٹھا اپنا بیگ میری جگہ ہے. جیسے الاٹ نہ کرا لی ہو اللہ کا گھر ہے تیری جگہ کہاں سے آ گئی. نہ تیری جگہ ہے نہ میری جگہ ہے. یہ تو اللہ کا گھر ہے نا. جو پہلے آگے بیٹھ گیا اس کی جگہ اس وقت کے لیے. یہ تو میں مسجد کے اندر بیٹھا ہوں بھائی. ہاں باہر نکل بتاتا ہوں. جانتا نہیں ہے میرے کو. ادھر ٹوپی پہن لیے تو کیا سمجھتے میں شریف آدمی ہوں. یہ تو دیکھیں تماشے غصے والے. اعتکاف میں بھی بازوں کا تیزا ہوا ہے. وہ پچھلے سال ہوا تھا رمضان حال میں ہوا تھا. وہ کچھ مطلب دو نئے لگتے تھے بےچارے کو یاد پتا نہیں موتقف تھے یا نظر تو ایک تو ان میں روز آتا تھا تو ایک تو شاید موتقف تھا. وہاں ان کی پتا نہیں کیا ہو گئی آپس میں وہ بھیڑ بھاڑ میں چینا جھپٹی میں ٹانگ لگ گئی کونی لگ گئی کیا ہو گیا. تو باہر نکل باہر تو نکلے گا تو باہر نکل تیرے کو بتاؤں گا. پھر میں نے کسی کو شاید بھیجا تھا کہ آپ دونوں کو صلح کرو ٹھنڈا کرو یار. اس طرح مطلب غصہ جو ہے نا یار اس میں آدمی بے قابو ہو جاتا. اس وقت سچکا پڑتا نہیں آدمی کو. تو اس لیے غصے کی وجہ سے دیکھو یہ جو مسجد اب احتکاب میں نا یہاں بھی آئے گا غصہ ایسا آئے گا. آنے دو آخری اشرا آنے دو ایسا غصہ آئے گا. تو اتنے سارے آئیں گے نا تو کوئی آپ کا تکیہ کھینچ لے گا کوئی چادر گھسیٹ لے گا کوئی کچھ تو کوئی کچھ. آپ مطلب وہ ڈھونڈتے ہوں گے اپنی چادر یہ کہاں گئی وہ کہاں گئی. ہم لوگ سمجھاتے رہتے ہیں کسی کی چیز استعمال نہ کریں اور پہلے سے پڑھ لیں رسالہ فیضان اعتکاف جو فیضان رمضان کے اندر ہے وہ آپ نے اللہ کرے پڑھ لیا ہو. بہت کچھ سمجھایا ہوا سمجھاتے رہتے ہیں لیکن اب ہر ایک سنتا. اب سونے والے شیر بھی تو ہیں نا اپنے پاس. تو یہ ساری باتیں ہو رہی اس سے یہ تو بےچارے ظاہر ہے کہ محروم رہے. یوں مطلب مسائل ہوں گے تو اس لیے ابھی سے وہ حفظ ما تقدم ابھی بند باندھ لو سیلاب آنے والا ہے، بند باندھ لو مضبوط کہ کوئی چادر گھسیٹ لے، کوئی تکیا، سوتے سوتے سرہانے سے سرکا لے، آپ کو غصہ نہیں کرنا ہے. اپنی چیزیں اپنی حفاظت میں، نوٹیں نہیں رکھنا، جیب میں بھی خطرہ، حسب ضرورت نوٹیں رکھنی ہے تو دیکھو کہاں رکھنی چاہیے، پیٹھ پہ کہاں رکھیں گے نوٹیں، پاؤں کے نیچے. تو اپنی نوٹیں سنبھال کے رکھیں. بعض سیاح ہوتے ہیں نا یہ پاجامے کے نیفے میں چڑھا دیتے ہیں، منگڑی بنا کے اس کو گول کر کے وہ چڑھا دیتے ہیں، تو اس میں پھر وہ نہ جیب قطرے کو مل سکتی ہے نہ چور کو مل سکتی ہے. اور سب کو بولوں گا اس میں جیب قطرے بیٹھے ہوں گے، آپ یہ نہیں سمجھنا. اب یہ تو دیکھو نا وہ دروازہ کھلا ہے، سب آ سکتے ہیں. اس میں جیب قطرے آتے ہیں، چور آتے ہیں، سامان لے کے بھاگ جاتے ہیں، بھکاری آتے ہیں. ہاں ایسے اسٹائل سے یہ روئیں گے، آپ کو یوں لگے گا کہ یار یہ تو کم از کم سچا ہے. بھلے الیاس بولتا تھا کہ ادھر آتے ہیں لیکن یار یہ صحیح آدمی ہے، بےچارا کیسا روتا ہے. تو وہ کیا بولے گا، یار وہ اعتکاف میں آیا تھا وہ کشمیر سے، پہلے ہی ہمارا وہ زلزلے میں یوں ہو گیا تھا تو وہ ہو گیا تھا، اب میں جو تو مطلب وہ قرضہ کر کے آیا تھا اور میری جیب کٹ گئی، اس میں اتنے 1500 روپے تھے، آپ کو دیکھ کے لو 1500، اور کوئی پارٹی کو دیکھ کے بولے گا 3500 تھے. اور جیسا آدمی اور وہ اس طرح ویسا روئے گا، اور یہ رونا بھی آرٹ ہے، یہ فلموں میں روتے ہی ہیں نا، ان کو رولا تھوڑی آتا ہے، روتے ہیں. تو اس طرح یہ چور اچک کے یا اس طرح کے لوگ ہوتے ہیں نا بھکاری. دیکھو ان دنوں آپ کو رمضان مبارک ہے نا، تو ایکس رے لے کر ڈاکٹروں کی رپورٹ لے کر آپ کو مسجدوں میں نظر آئیں گے، وہ ایکس رے دکھائیں گے آپ کو، جیسے کہ یہاں سارے ڈاکٹروں کی ٹیم بیٹھی ہوئی ہے، اس کا ایکس رے دیکھیں گے اس کے ہاتھ میں کہ اس کو کیا بیماری ہے. تو ایکس رے تو پھکے پھکائے مل جاتے ہیں، پکا ہوٹا لیا ہوگا کسی کا، تو لکھا ہوا ہے سارا، تو یہ دیکھو میرا ایکس رے، یہ ڈاکٹر رپورٹ ہے، ڈاکٹر نے یوں کیا ہے، تو یہ بولا ہے تو وہ بولا ہے، تو دوا کے لیے پیسے نہیں ہیں، اور رونی صورت یا کبھی رو بھی ڈالیں گے. تو یہ اب سمجھ لیں گے کہ سارے رمضان میں بیمار ہوتے ہیں یار، یہ سارے ایکس رے رمضان میں ہی نکلواتے ہیں، عام دنوں میں کم نظر آتے ہیں، رمضان میں زیادہ نظر آتے ہیں یہ مریض. یہ میرا خیال ہے آپ کو تھوڑا بہت تجربہ آپ کو بھی ہوگا مسجدوں میں. تو یار یہ کیا کہ رمضانوں میں سارے بیمار ہو جاتے ہیں، سب کے گھر رمضان میں ٹوٹ جاتے ہیں، عمارتیں ڈھے پڑتی ہیں. اب سیلاب زدگان آئیں گے آپ کے پاس، گھوم رہے ہوں گے سیلاب زدگان اس وقت. باب المدینہ تو یوں تو پیسہ تو باب المدینہ دیتا ہے لوگوں کو، تو اس وقت ایک سے ایک سیلاب زدگان گھوم رہے ہوں گے. کہ میں وہ ایسے گاؤں کا نام لیں گے آپ نے سنا بھی نہیں ہوگا، یہ روپ ڈالنے کے لیے، یہ مطلب اس کا ہے سردار آباد کا ایک مطلب چھوٹا سا چک ہے، چک نمبر 420، ڈھونڈتے رہو، 420 ہی تو کر رہا ہے نا. تو وہ سیلاب آ گیا تو میری بوڑھی ماں اس میں بہہ گئی، تو جوں تو میں تو بھاگ کے نکل آیا ہوں، سب ڈوب گئے، اور پھر کسی نے ریم کھا کر وہ مجھے ٹکٹ دے دیا، میں باب المدینہ آ گیا ہوں، تو مجھے پناہ دے دو، مجھے یہ دے دو، مجھے. آپ تو سیلاب زدگان کا تو ویسے ہی ہم لوگ ڈنکا بجا رہے ہیں، آپ تو بولو گے یار یہ تو بہت اچھا ثواب کمانے کا موقع ملا ہے، تو اس کو نیال کر دو گے. اب آپ کے پاس سیلاب زدہ بن جائے گا، اور میرے پاس آئے گا تو میں زلزلہ زدہ ہوں، اس کے پاس جائے گا بولا میری بلڈنگ گر گئی ہے، بارشیں بہت ہوئی ہیں، میں باب المدینہ کے اورنگی ٹاؤن میں رہتا ہوں، تو قصبے میں رہتا ہوں، تو کہاں آپ اس کا گھر ڈھونڈنے جاؤ گے یار. تو یہ آج کل سیلاب زدہ بھی ڈھونڈ رہے ہوں گے. تو اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر. تو ہمارے جو اسلام بھائی گئے نا، وہ بڑی ٹرک سے ترکیب سے وہاں سیلاب زدوں میں وہاں بھی جالی گھس جاتے ہیں، جہاں سیلاب آئے نا وہاں بھی گھس جاتے ہیں، تو وہاں بھی نہیں چھوڑتے. تو بڑی ترکیب سے ہمارے مرکز نے ان کو آرڈر کیا کہ جن کو رقم دینی ہے کا شناختی کارڈ دیکھو، ان کی ترکیب چیکنگ کر کے اس کو سمجھ میں آئے تو دو، ورنہ پھر ٹاٹا، اور کیا کر سکتے. قوم نے چندہ اس لیے تھوڑی ہے یوں لٹاؤ، اس لیے تھوڑی دیا، سمجھا بجھا کر ترکیب سے دینا ہے کہ واقعی حقدار کو پہنچے. اب یہ ہماری نصیب کہ یہ لاشوں سے زیورات اتار لیتے ہیں، لاش کی گھڑی اتار لیتے ہیں، ہمارا مقدر ایسے لوگ ہیں. جرائم پیشہ ذہن ان کی نہیں، اسلامی ہوتی ہے، بےچارے سدھرتے نہیں. تو انشاءاللہ دعوت اسلامی والے ہو جائیں گے تو سدھر جائیں گے انشاءاللہ. بابا ایک عرض کروں جی، ہمارا یہ 10 دن کا احتکاب بھی بابا آنے والا ہے، اور بھی ہو سکتا ہے کہ اسلامی بھائی گھروں میں بیٹھ کے شاید نیت کرتے ہو یار یہاں تو اتنے متی مذاکرے اور موج ہے، لیکن یہ اب کیا کرے، تو نیبوں میں پیسے رکھنے پڑیں گے، تکیا سنبھالنا پڑے گا، چادر سنبھالنی پڑے گی، ये आ जाएंगे तो चोर आ जाएंगे, तो लुटेरे आ जाएंगे, तो यूं तकलीफ, तो ये इस्तंजा पर लाइन, तो ये ना बाबा ना, अपने कोई नहीं जाते फैदाने मदीना। हाँ, तो ये तो वो ऐसा कहेंगे जो मदीने भी जाने के लिए तैयार नहीं होंगे। अच्छा, तो ऐसे सुस्त आदमी तो होते ही है दुनिया में। आपको मदीने जाना है कि नहीं, हज करना है ना? हज में कितना रश होता पता है? डराऊं आपको? मैंने लाशों के ढेर देखे हज में, वो शैतान को जब कंकरियां मारते हैं तो फिर भी जाते हैं। हम भी जाते थे, हमने भीड़ में भागदौड़ भी देखी है, सब बहुत कुछ देखा है, भगदड़ भी मची है, सब कुछ हुआ है, वो लाशें हैं, कुचल जाते हैं लोग, तो फिर भी हज में तो इजाफा ही होता चला जा रहा है, हज ही होगा। तो यार ये कोई थोड़ी सैलाब रुकने वाला है, तो जिनको अल्लाह और रसूल की रिजा चाहिए तो वो तो आएगा इंशाल्लाह इतिकाब में। मैं तो आप अब इनका जहन भी ना बनाऊं तो यार कैसे होगा? तो लाइन तो लगेगी ना, तो लाइन तो मुज़दलिफा में ऐसी लाइनें लगती है मीना में, और के सही बोलता हूं कि वो नानी याद आ जाएगी। अब आपके साथ चलकर देखना ना एक दफा। अच्छा, मजे की बात है, मजे की बात यह, नारे तकबीर नहीं है, तकबीर, बा ये जर बी तकबीर। कैसे लगाएंगे बाबा? नारे तकबीर अल्लाहु अकबर, नारे रिसालत या रसूल अल्लाह, मैदान रमजान जारी रे, मैदान मदनी चैनल जारी रे, मैदान चार यार जारी रे, मैदान अहले बैत जारी रे, मैदान शहंशाह करबला जारी रे, मैदान मुश्किल कुशा जारी रहेगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम। तो मीना शरीफ में, मुजदलिफा शरीफ में, हर जगह ऐसी लाइनें लगती हैं, और अब जेब कटना या पैसे कटना तो वहां जवाब तवाब में भी कट जाते हैं, पट्टे में पैसे होते वो कट जाते हैं, वहां भी भिखारी घूमते देखे हमने, बिल्कुल आंखों से देखे, ऐसा बोलेंगे हमारे ये चला गया, वो चला गया, पैसे निकल गए, मैं बिछड़ गया हूँ अपने घर वालों से, ऐसी रूनी सूरत बनाएंगे, तो वहां भी फिर रहे होते हैं। तो इसलिए अब तो क्या, नहीं हज करोगे, नहीं मदीने जाओगे, नहीं मीना जाओगे, नहीं मुजदलिफा जाओगे, अगर आपको कहीं नहीं जाना फिर फैजान मदीना, मैं तो कहूंगा फिर भी फैजान मदीना जाओ, ताकि आपको फिर मदीने जाने का शौक बढ़ जाए। ये कोई बात नहीं, भले जेब कटती है तो कट जाए, मगर हमको एक बार मदीना तो देखना है, चाहे कुछ भी हो जाए हज तो करना है, चाहे कितनी लंबी लाइन हो हज करना है। क्यों भाई, करना है ना, हाजी साहब बनना है ना। तो ये मतलब जहां भी रश होती, कोई भी समझदार होता है, सिनेमा घरों में ये जाते होंगे तो वहां रश नहीं होता होगा, इस्तिंजाखाने होंगे गंदे सड़े हुए इस्तिंजाखाने होते होंगे, यहाँ तो माशाल्लाह साफ होते हैं काफी हद तक, फैजान मदीना में तो बड़ी सहूलत है, बहुत सारे इस्तिंजाखाने, वजू खाने, इतने सैकड़ों वजू खाने अपने यहाँ, इतना रश होता भी नहीं होगा, जुमेरात को भी लाइन लगती है इज्तिमा में, और हम तो इतना सताते हैं इनको, इतनी आसानी से अंदर थोड़ी घुसने देते हैं। हाँ भाई, आसानी से नहीं आने देते ना आपको, वो लाइन लगाते हैं और ये सामान चेक करते हैं, तो यूं चेक करते हैं, तो वो सिक्योरिटी गेट से गुजारते हैं, तो कभी बॉडी चेक करते होंगे, सर्च करते होंगे, पता नहीं क्या क्या करते हैं, फिर रमजान हाल में तो इनको मतलब पर्ची भी नहीं आने देते, बेचारों का मोबाइल भी ले लेते हैं ये, फिर भी गिरते पड़ते मेरे पास आ जाते हैं, नोटबुक इनसे ले लेते हैं, इनका पेड निकलवा लेते हैं जेब से, कलम नहीं रहने देते इनके पास, तो ये फिर भी आते हैं, तो इनको क्या किसी बावले कुत्ते ने काटा, ये क्यों आते हैं? तो आखिर कुछ मिलता होगा तो आते होंगे ना यार। तो ये जो ऐसा सोचते होंगे मदनी चैनल के नाजरीन, तो ये नाजुक तबीयत के लोग होंगे, तो इनको चाहिए कि वो एक बार आए तो बार बार आएंगे। अच्छा, इस वक्त यहाँ कहाँ कहाँ से आए पता है? अभी तो 30 दिन के लिए, 10 दिन के लिए तो बहुत आएंगे इंशाल्लाह, कई गुना आएंगे आपसे। तो अभी बाबुल मदीना के बाहर से कितने साहिब आए इतिकाफ के लिए आए? तो कितने हाथ उठे बाबुल मदीना के बाहर से इतिकाफ के लिए आएंगे? सुभान अल्लाह। तो ये इतने दूर से आए। अच्छा, पिछले साल कौन आया था यहाँ? कौन कौन आया था हाथ उठाओ? पंजाब वाले, यानी बाबुल मदीना के बाहर के, माशाल्लाह देखो कुछ हाथ उठे हुए कि पिछले साल भी थे, तो इतनी लाइनें भीड़ देखकर भी फिर पहुंच गई। अच्छा, जो हज पर जाते हैं आपको एक तादाद मिलेगी जो हर साल पहुंचते हैं, और लाइनें लगती हैं, सब कुछ होता है, तकलीफें होती हैं, ऐसी ऐसी तकलीफें लोगों को हुई है, मैंने देखा अस्पतालों में दाखिल हुए, जख्मी हुए, टूट फूट हुई है बेचारों के बदन की, फिर भी जाते हैं, मदीने छोड़ते नहीं है, कि मदीना भी कोई हमसे क्या छुड़ा सकता है, मक्का कोई छुड़ा सकता है, काबे का जलवा ہماری نگاہوں سے کوئی چھین سکتا ہے؟ گنبد خضرا کی ہم رونقیں کیا اپنی نگاہوں سے دور کر دیں گے؟ نہیں، ہم تو کچھ بھی ہو جائے گرچہ مدینہ دور ہے چلنا ضرور ہے انشاءاللہ. راہ مدینہ کا تو ہر کانٹا بھی پھول ہے، راہ مدینہ کا تو ہر کانٹا بھی پھول ہے، زائر تھکن سے چور ہے جانا ضرور ہے، زائر تھکن سے چور ہے چلنا ضرور ہے، کیوں تھک گئے پلٹ گئے ہمت گئے کیوں ہار، کیوں تھک گئے پلٹ گئے ہمت گئے کیوں ہار، یہ آپ کا قصور ہے چلنا ضرور ہے. تو جو پلٹ گیا اس کا قصور ہے، تو پہلے فیضان مدینہ آؤ، باب المدینہ سے فیضان مدینہ لو، پھر انشاءاللہ داخل مدینہ ہو انشاءاللہ. تو انشاءاللہ اعتکاف کریں گے اور دھوم سے کریں گے انشاءاللہ، اور آپ دیکھنا مثالی اعتکاف ہوگا اس بار بھی انشاءاللہ. مسجد نبوی میں بھی لوگ اعتکاف کرتے ہیں، حالانکہ وہاں مسجد نبوی شریف میں اور مسجد الحرام شریف میں، ایک تو ان کا رقبہ بہت بڑا ہے، بہت بڑی مسجد ہے، اب توسیع کافی ہو گئی ہے. پورا پرانا مدینہ جو ہے نا، قدیم مدینہ، شہر مدینہ شریف کا پورا، یہ مسجد نبوی بن گیا، پورا شہر مسجد بن گیا. تو اس میں ہزاروں مسلمان اعتکاف کرتے ہیں. اچھا، اب مزے کی بات یہ کہ وہاں کھانا بھی کھانے نہیں دیتے، وہاں پابندی ہے، کھانا کھانے پر پابندی ہے. یہ آپ کو نئی بات سنی ہوگی آپ نے، وہاں کھانے پر پابندی ہے، اس کے باوجود اعتکاف کرتے ہیں. کچھ تو ملتا ہوگا نا ان کو، بھائی آقا کا قرب ملتا ہے تو اس سے بڑی کیا بات ہے. کرتے ہیں لوگ اعتکاف کرنے والے، خوش نصیب. تو اس لیے مطلب یہ کہ تکلیفیں اٹھا کر بھی اعتکاف کرنا ہے. تو اب یہ کہ گھر جیسی سہولت تو ظاہر اعتکاف میں نہیں ملے گی، جو اے سی کمروں میں رہنے کے عادی ہوں گے تو وہ تو بےچارے کہاں آئیں گے، وہ بولیں گے اے سی تو ہوگا نہیں، کھلی فضا میں سونا پڑے گا، اور وہ اجالا بھی خوب ہوگا، نیند نہیں آئے گی، آوازیں بھی آئیں گی. میں چاہتا ہوں کہ نظام ایسا بن جائے کہ سارے رات جاگے دن سوئیں. تو الحمدللہ رات ہمارا جاگنا عبادت کے لیے ہو، ورنہ رات تو کتے بھی جاگتے ہیں، یہ کتا نما انسان بھی ہوتے ہیں، تو کنڈے لگا کر وہ ساری رات کرکٹ کھیل کر سونی نہیں دیتے کہ ہم عبادت تو کرتے نہیں ہے، تم کر کے دکھاؤ تو ہم دیکھیں. کسی کو عبادت بھی نہیں کرنے دیں گے، کسی کو تلاوت بھی نہیں کرنے دیں گے. اب اسلامی بہنیں بیچاریاں وہ نہ مسجد میں اعتکاف کر سکتی ہیں، نہ مسجد میں نماز پڑھ سکتی ہیں، نہ مسجد میں تراویح پڑھ سکتی ہیں. تو انہوں نے سب کو یہ گھر میں کرنا ہوتا ہے، انڈر اسٹوڈنٹ، تو ان کو کتنی تکلیف ہوتی ہوگی. پھر یہ بوڑھے لوگ جو بےچارے مریض، نیند کی گولیاں کھا کر بھی جن کو نیندیں نہیں آتی ہوں گی، ان کو یہ کری کہ او سکسر، تو پھر یوں کر کے تالیاں ٹھا ٹھا ٹھا ٹھا بجاتے ہوں گے، تو ان کو کتنی تکلیف ہوتی ہے. میں تو اپنے ناتخوانوں کو بھی سناتا رہتا ہوں اور ان سے بہت ان کو بولتا رہتا ہوں کہ تم کون سے عاشق رسول بن گئے یار، یہ تم لوگ یہ رات کو دو دو بجے تک، تین تین بجے تک اکو ساؤنڈ پر محلے میں لگے رہتے ہو، کسی کو سونے نہیں دیتے ہو، تم اس خوشفہمی میں تم کو ثواب ملے گا، عذاب کا انتظار کر رہے ہو تم، ثواب نہیں ملتا اس طرح کہ محلے میں لوگوں کو جبکہ تکلیف ہو رہی ہے. اگر لوگوں کو تکلیف ہو رہی ہے اور انڈر اسٹوڈنٹ، یہ محلہ ہے، اس میں کوئی جاگے گا، کوئی سوئے گا، کوئی بیمار ہے، کوئی بےچارا کچھ، کوئی کچھ، آپ بولو گے ہم نے سب گھر والوں سے اجازت لے لی ہے، محلے والے سارے اجازت لے لیے، جھوٹ بولتے ہو. یہ جو دودھ پیتا بچہ ہے جو یوں جھبک کے جاگ جاتا ہے، روتا ہے اور پھر سونے نہیں دیتا کسی کو، معمولی آواز سے چونک جاتا ہے، اسے کئی بچے ہوتے ہیں، یا اس بچے سے تم نے اجازت لے لی ہے؟ تم عاشق رسول ہو، تم عشق رسول پر، عاشقان رسول کے عشق رسول پر دبا نما ہو. نہیں، ناتخوانی کرنی ہے اب 25 گھنٹے کرو، ہیڈ فون لگا لو، ناتے سنتے رہو، اپنی کیسٹیں سنتے رہو، وی سی ڈی وغیرہ دیکھتے رہو، सीडी देखते रहो, सीडी सुनते रहो। हाँ, जब रात को इस तरह नात खानी हो, मैदान में नात खानी है, जैसे इज्तिमा जिक्र नात मैदान में, हम दावत इस्लामी वालों को तो बहुत सख्तियां करते हैं कि ये मोहल्ले में अगर कोई करता है तो वो अपने आप को दावत इस्लामी वाला बोलना छोड़ दे मेहरबानी करके। जो अगर तीन तीन बजे तक हरा इमामा पहनकर मंच पर फुदकता रहता है, आजकल ये सीजन है, ना सोएंगे ना सोने देंगे, ना इबादत करेंगे ना करने देंगे। आप बोलोगे हमने तरावी पढ़ ली थी, तो ठीक है, बड़ा कारनामा किया, तो तरावी तुमने पढ़ ली, तुम यार जवान हो, तंदुरुस्त हो, बूढ़ों का भी ख्याल रखो, मरीजों का भी ख्याल रखो। तो नात ख्वानियां करवाने वाले भी अगर इसको सवाब समझकर करते हैं तो 112 बार सोच लें कि क्या इससे सवाब मिलेगा, जबकि मोहल्ले में आप कर रहे हो और इको साउंड फुल साउंड पर लगे हुए हो और लोगों को इतनी तकलीफ हो रही होगी। सुबह बेचारों को नौकरियों पर भी तो जाना होता है, और रमजान में ड्यूटी टाइमिंग जल्दी हो जाते हैं, यहाँ सुबह बेचारों को नौकरी में जाना होता है, किसी को कुछ करना होता है, मसरूफियत होती है, रोज का कमाते हैं, रोज का खाते हैं, बेचारा तरावी पढ़ के भाग के सो जाते हैं, फिर सहरी के लिए उठते हैं बेचारे, और जो तो सहरी की और ड्यूटी पे चले जाते हैं। तो इनको अब 2 घंटे 3 घंटे आप आराम मिलेगा तो बेचारे सुबह काम कर सकेंगे, कैसी इनकी इनका दिल जलता होगा। हमारे एक इस्लामी भाई हैं, हमारे हाल ही में मुफ्ती हैं, इनका घर जो है एक ऐसे इलाके में बिचार होगा, इनका मुझे इस्लामी भाई ने बताया कि ये बोले यार मैं हफ्ते को रात नहीं सो सकता, ये रमजान के अलावा हफ्ते को रात नहीं सो सकता, कि हफ्ते को रात को हमारे मोहल्ले के लड़के ऐसे हैं बस, वो रात भर वो बड़े बड़े सर्च लाइटें लगा के वो चौके और छक्के लगाते हैं, क्रिकेट खेलते हैं। अब वो बहुत मसरूफ आदमी है, मुफ्ती हैं, तहरीरी काम, फतवे लिखना, तस्दीक, ये कितनी बद्दुआएं इन नेक बंदों की लेते होंगे ये लोग, अल्लाह वालों की, उलमा की, मुसलमानों की, बुड्ढों की, मरीजों की, बच्चों, तो कैसे होगा यार ये। अब तो पता चला है कि ये क्रिकेट के जो मैच खेलते हैं ना, ये लड़के तो शोर मचाते हैं, अब इनके यहाँ भी स्पीकर लगते हैं, कमेंट्री होती है, सब सब होता है, बराबर है, कमेंट्री होती है, सही है, तालियां जोर जोर से, और जब कोई चौका छक्का लग जाता होगा तो जो दो टीमों में बजाते होंगे, बहुत कुछ। अब अगर जो दो टीमों में झगड़ा हो गया, हाँ, तो बैट और बल्ला एक तरफ होता होगा, जेब से कुछ और निकल आता होगा, जी हाँ बाबा, ये होता होगा। फिर अल्लाह बस इनको हिदायत दे, इनको यार इन पर इंफरादी कोशिशें करो ना आप लोग, इनमें से किसी को एहतिकाफ करवा दो तो कोई कारनामा भी है, ऐसों को आप बेला फुसला कर इज्तिमा में लाओ, इनको इनके पीछे लगो, एक दो बार कहने से आना मुश्किल है इनका। इसमें बैठे होंगे इस तरह के इस्लामी भाई जो क्रिकेट भी खेलते होंगे, गलियों में शोर भी मचाते होंगे, बहुत कुछ कारनामे करके अब यहाँ बैठकर कान पकड़ते होंगे, तौबा करते होंगे। अब मैं दावत इस्लामी के एक मुबल्लिग को जानता हूँ कि वो रमजान मुबारक में माहौल में आए और इन पर एक जहनी निगरान ने इंफादी कोशिश की और ये नाइट मैच खेलते थे इसी तरह रमजान में, और इनका जहन बनाया और वो उस वक्त इस्लामी भाई ने वो नाइट मैच से वो मना किया, फिर उसको इतकाफ में बिठाया, फिर इतकाफ में बिठाने के बाद आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता मैं जानता हूं अल्हम्दुलिल्लाह वो इस दावत इस्लामी का एक मतलब के वो बन गया मुबालिक अल्हम्दुलिल्लाह। तो इस तरह वो कोशिश करके यही रमजान से ही पापा उसको हमारे इस्लामी भाई ने उचक लिया वो नाइट मैचों से और इसको इतकाफ करवा दिया। काम करने वाला चाहिए यार, आप भी हिम्मत करो यार, आप अभी चलो अंदर आ गए हो तो टेलीफोन के जरिए किसी को जानते हो तो इनफरादी कोशिश करो, उस पर उसको समझा बुझाकर मिलने के बहाने लाओ यार, कोई थोड़ी देर के लिए लाओ कि यार मेरे साथ इफ्तार का खाना खा लो आज यार, किसी बहाने भी इसको लाओ और इसको दिखाओ यार, अल्लाह करे दिल चोट जाए, चोट खा जाए तो यार बहुत तकलीफ है यार, उम्मत को बहुत तकलीफ है, उम्मत पे रहम करो यार। एक तरफ सैलाब ने तबाही मचा रखी, चारों सूबों में कितने लोग बेचारे शहीद हो गए डूबकर, और लाखों लाख बल्कि 1,40,00,000 का फिगर मिला, बेघर हो गए बेचारे, मुतासिर हुए, किसी तरह भी मुतासिर हुए सैलाब से, तकलीफों में आ गए। दूसरी तरफ ये सुधरते ही नहीं है, बद्दुआएं लेते हैं लोगों की, गाने बजाते हैं तो ये जोर जोर से गाने भी बजाते होंगे साथ में, कहीं मैच खेलते होंगे कहीं गाने बजाते होंगे बड़े बड़े, और डेक लगाकर और धूमधाम से धूम धड़क के साथ लगे रहते होंगे, ये रमजान शरीफ में भी नहीं मानते, क्या करें। तो माँ बाप को भी चाहिए कि इन पर इंफरादी कोशिश करें, मदनी चैनल के नाजरीन जिन जिन को जानते हो ऐसा करने वाले को उनको समझाएं कि ऐसा ना करें। देखो इस तरह ये कि मुसलमानों को ईजा होती है और जो मुसलमानों को ईजा देता है वो अच्छा अच्छा नहीं करता, अपनी आखिरत के लिए बहुत बर्बादी का सामान करता है। دعوت اسلامی کے اشاعتی ادارے کی مطبوعہ کتاب بیانات عطاریہ حصہ سوم جس میں 12 رسالے ہیں، آپ کو اس میں سے کچھ مضمون سناتا ہوں میں۔ میرے آقا اعلی حضرت امام اہل سنت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمن، فتح رضویہ شریف جلد 12 صفحہ نمبر 342 میں تبارانی شریف کے حوالے سے نقل کرتے ہیں، سلطان دو جہان صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے، من آدھا مسلمن فقط آدانی ومن آدانی فقط آد اللہ، یعنی جس نے بلا وجہ شرعی کسی مسلمان کو ایذا دی اس نے مجھے ایذا دی، سرکار فرما رہے مجھے ایذا دی، اور جس نے مجھے ایذا دی اس نے اللہ عز و جل کو ایذا دی۔ تو ایکو ساؤنڈ میں نعت پڑھ کر بھی اگر ایذا دی تو ایذا دی، کرکٹ میں چوکے چھکے لگا کر شور مچا کر محلے والوں کو ایذا دی تب بھی ایذا دی، ایذا نیک کام کے ذریعے بھی ایذا ہوگی، مباح کام کے ذریعے بھی ایذا ہوگی، غلط کام کے ذریعے بھی ایذا ہوگی، پھر یہ سارا غلط ہی ہو جائے گا یہ سارا۔ تو ایذا ایذا ہے کہ مسلمان کو ناحق ایذا دی کسی طرح بھی کسی انداز سے بھی، تو وہ اپنا مطلب دیکھ لے کے وہ سرکار کو گویا ایذا دی، اور جس نے سرکار کو ایذا دی اس نے اللہ کو ایذا دی، اور جب کوئی اللہ کو ایذا دی تو اس کا کیا ہوگا؟ ہاں اللہ اور رسول عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم کو ایذا دینے والوں کے بارے میں اللہ عز و جل پارہ 22 سورۃ الاحزاب آیت 57 میں ارشاد فرماتا ہے، ان الذين يؤذون الله ورسوله لعنهم الله في الدنيا والآخرة والآخرة وأعد لهم عذابا مهينا۔ میرے آقا نعمت امام آل سنت عظیم البرکت عظیم المرتبت پروان شمع رسالت مجدد دین و ملت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمن اپنے شعرہ آفاق ترجمہ قرآن کنز الایمان میں اس کا ترجمہ کچھ یوں کرتے ہیں، بے شک جو ایذا دیتے ہیں اللہ عز و جل اور اس کے رسول کو ان پر اللہ عز و جل کی لعنت ہے دنیا و آخرت میں، اور اللہ عز و جل نے ان کے لیے ذلت کا عذاب تیار کر رکھا ہے۔ چھوڑو یار کرکٹ کو، دفاع کرو اس کو، کسی کو دو مت نہیں تو وہ کھیلے گا، اس کو جس سے جان چھڑاؤ، یہ لہو و لعب کے اسباب ہیں، ان کو بس اس کو چھوڑ دو، سچی توبہ کر لو، جس محلے میں کھیلتے ہو محلے والوں سے معافی مانگ لو اور آ جاؤ، مسجد میں آ جاؤ۔ اس میں ایک اور تکلیف کا پہلو بابا مجھے یاد آ رہا ہے کہ یہ کنڈے جو لگاتے ہیں نا لائٹوں کے لیے، لوڈ شیڈنگ چل رہی ہے بابا، کنڈوں سے بعض اوقات پورے پورے محلے کی لائٹیں چلی جاتی ہیں، اب یہ سارا گھر اندھیرے میں آ گیا، پورا محلہ اندھیرے میں آ گیا، ان کی لائٹیں ہو گئی ہزار ہزار وولٹ کی، 500 وولٹ کی ٹیوبیں لگائی ہوئی ہیں اور ان کے میچ چل رہے ہیں۔ ہاں تکلیفیں تکلیف دے رہے ہیں بس یار۔ اور ایک حدیث شریف سنیں، شاید کسی کا دل چوٹ کھا جائے، اب یہ سنیں تو نہیں، یہ ابھی تو ہو لگا رکھا ہوگا ان لوگوں نے، ابھی کہاں سنیں گے، ان کے ماں باپ شاید سن رہے ہوں تو یہ اپنے بیٹوں کو سمجھائیں کہ میرے لال میں دیکھ نہیں سکوں گی کہ تو جہنم کی طرف جا رہا ہو، آ جا بیٹے آ جا توبہ کر لے آ جا۔ تو دیکھو میرے میٹھے میٹھے اور پیارے پیارے سائیں بھائیو، اگر آپ کبھی کسی مسلمان کی بلا وجہ شرعی دل آزاری کر بیٹھے ہو تو وہ آپ کا چاہے کیسا ہی عزیز ہو، قریبی رشتہ دار ہو، بڑے بھائی ہیں، والد ہیں، چور ہیں، سسر ہیں، یا کتنے ہی بڑے رتبے کے مالک ہیں، چاہے صدر ہیں یا وزیر ہیں، یعنی آپ خود چاہے وزیر ہو صدر ہو، صدر وزیر کو کوئی کھلی چھوٹ نہیں مل جاتی، ایسے کرسی کھینچتی ہے ٹھک کر کے آتے ہیں نیچے، تو پھر پتا چلتا ہے کتنے 200 ہوتے ہیں۔ تو اگر کوئی وزیر ہے اس لیے شریر ہے تو وہ بھی باز آ جائے اپنی شرارتوں سے اور مسلمانوں پر ظلم نہ کرے۔ بہرحال آپ کوئی بھی ہوں، چاہے صدر ہوں، وزیر ہوں، وزیر اعظم ہوں، کوئی بھی ہوں، اگر آپ نے مسلمانوں پر ظلم کیا تو آپ کی خیر نہیں ہے، کل قیامت میں اس مسلمان کا ہاتھ ہوگا آپ کا گریبان ہوگا، جو بھی ہو، بڑے سے بڑا تررم خان ہو، بچ کر نہیں جائے گا. مجھ پر غصہ آئے گا، مجھے گالی دے گا تو مزید پھنسے گا. میں تو دین کی بات کر رہا ہوں، آخرت کی بات کر رہا ہوں، نصیحت کر رہا ہوں. الحمدللہ میں کسی کو یہ تو نہیں کہہ رہا کہ تم نے کیا اس لیے، مطلب اگر جو بھی کرے، عہدے دار ہو یا بغیر عہدے کا ہو، اگر ایزا دے گا تو پھنسے گا. تو بہرحال آپ کوئی بھی ہیں، چاہے استاد ہیں یا پیر ہیں، مؤذن ہیں یا امام ہیں یا خطیب ہیں، اگر آپ نے بلا اجازت شرعی دل آزاری کی ہے تو وہ بچت ہے نہیں، سوائے اس کے کہ آپ توبہ کریں. اور جس کی دل آزاری کی ہے اس سے معافی مانگیں، اس کو راضی کریں، ورنہ جہنم کا ہولناک عذاب برداشت نہیں ہو سکے گا. دیکھو خالی ہے سوری ویری سوری یہ نہیں چلے گا یار، بولا چلا معاف کرنا ہو یہ نہیں چلے گا. وہ جس بات کی تکلیف پہنچی ہے اس کو اس انداز سے آپ کو معافی مانگنی ہوگی کہ اس کے دل صاف ہو جائے. اب مثلا آپ چلتے چلتے کسی کو دھکا لگ گیا، ویری سوری، تو بولے نیور مائنڈ، یہ سوری چل جائے گی، یہ چل جائے گی. لیکن اگر آپ نے کسی کو اسکوٹر چلاتے دھاڑ کر کے مارا، اس کا فریکچر ہو گیا، ویری سوری، یہ سوری نہیں چلے گی. آپ اس کو اترو، اس کو اسپتال پہنچاؤ، اس کو خرچہ دو، معافی مانگو، اس کو راضی کرو. وہ جیسا اگلے کو نقصان پہنچایا، اگر کسی کی گاڑی میں ٹھک کر کے آپ ڈنٹ مار دیا، ٹاٹا ویری سوری، یہ تھوڑی معافی ملے گی. ہاں پولیس نے، اگر پولیس کی جو اسکوٹر ہوتی نا ٹرافک کی، وہ تو وہ بالکل گولی کے معافی جاتی ہے، یہ بھاگے گی آپ کے، یوں کراس کر دے گی آپ کو، پھر راضی کرنا. اب پولیس والے کو راضی کرو، ایسا کسی کو اب تو نکلے، اب تو گئے بازی نکلی آج سے، بابا ایسا کسی کو ٹھوکے نہ کوئی تو نیور مائنڈ کہتا بھی نہیں اگلا. نہیں معمولی ہو نا، میں نے کہا معمولی، بڑے ٹھوکنے میں تو کیا نیور مائنڈ بولے گا، بلکہ وہ زیادہ برسے گا اگر گسیلا ہوگا تو. باقی یہ چھوٹی موٹی، جیسے میں نے کہا چلتے چلتے کسی کو ویسے ہی تھوڑا ٹکرا گئے تو ویری سوری مسکرا کر کہیں گے، تو اگلا بھی مسکراتا ہے، پھر اب اس کو تکلیف تو پہنچی نہیں ہے، نیور مائنڈ ہے کوئی بھائی معاف کریں، ناراض تو نہیں، ناراض کی اس میں کیا ناراضی کی بات ہے، وہ اگلا اس طرح جواب دے گا. تو جیسی تکلیف ویسی معافی، ٹھیک ہے نا، یہ سمجھ میں آتا ہے. اب کسی کا بالکل آپ نے مطلب ہاتھ پیر توڑ دیا، اس کو مار مار کے برکس بنا دیا، اب نادیم ہوئے، اور اب نادیم ہونے کے بعد آپ اس کو بولو گے بولا چلا معاف کرنا، تو بولے گا یار میرے کو توڑ پھوڑ کر تم نے پورا دو کر دیا، بولا چلا، اب یہ نے بولا چلا، اچھا پھر بھی کیا بولے گا، دیکھو یار کوئی بھول چوک ہو گئی ہو تو معاف کرنا، ہو گئی ہو، اب اتنے مطلب ستم کے پہاڑ تو بول دے ہو گئی ہو، یوں بھی ہوتا ہے. تو اس لیے جیسی بھول ویسی معافی سمجھ میں آتی ہے. بہرحال یہ کہ اس کو راضی کر لیں آپ، ورنہ پھر نہیں کرتے، شرماتے ہیں تو ٹھیک ہے. آگے دیکھیں کیا ارشاد ہو رہا ہے. حضرت سیدنا یزید بن شجرہ رحمت اللہ تعالی علیہ فرماتے ہیں، جس طرح سمندر کے کنارے ہوتے ہیں، یہ سب سنو، جس طرح سمندر کے کنارے ہوتے ہیں اسی طرح جہنم کے بھی کنارے ہیں، جن میں بختی اونٹوں جیسے سانپ اور خچروں جیسے بچھو رہتے ہیں. یہ بختی اونٹ یہ عرب میں ہوتا ہے، یہ سب سے بلند قامت، سب سے قداور اور بھاری برکم اونٹ ہوتا ہے بختی اونٹ. خچر جانتے ہیں؟ انگلش میں پتہ نہیں کیا بولتے ہیں اس کو، آپ لوگ سمجھتے ہیں خچر کیا ہوتا ہے؟ سمجھتے ہیں نا، ماشاءاللہ. اس کو سارے نہیں سمجھ رہے، کچھ بےچارے شاید نہیں سمجھ رہے، اس کو ٹٹو بھی بولتے ہیں. تو خچر یہ گدے سے بڑا اور گھوڑے سے چھوٹا ہوتا ہے، اس کی ماں جو ہے نا وہ گھوڑی ہوتی ہے، باپ گدا ہوتا ہے، یہ خچر ہوتا ہے، دونوں بیچ کا ہے، مطلب یہ دوغلا ہوتا ہے، تو یہ قداور ہوتا ہے. تو جہنم کے بھی کنارے ہیں، جن میں بختی اونٹوں جیسے سانپ اور خچروں جیسے بچھو رہتے ہیں. اہل جہنم جب عذاب میں کمی کے لیے فریاد کریں گے تو حکم ہوگا کناروں سے باہر نکلو، वो जो ही निकलेंगे तो वो सांप उन्हें होंठों और चेहरों से पकड़ लेंगे, चेहरे पकड़ लेंगे, होंठ इनके पकड़ लेंगे, होंठों और चेहरों से पकड़ लेंगे और उनकी खाल तक उतार लेंगे। वो लोग वहां से बचने के लिए आग की तरफ भागेंगे, फिर उन पर खुजली खारिश मुसल्लत कर दी जाएगी। वो इस कदर खुजाएंगे, इस कदर खुजाएंगे, इस कदर खुजाएंगे कि इनका गोश्त और पोस्त, पोस्त माने खाल, स्किन, तो उनका गोश्त और खाल ये सब झड़ जाएगा और सिर्फ हड्डियां रह जाएंगी। कैसी खारिश हुई, पुकार पड़ेगी, ए फुला, यानी जो अजाब, इस तरह के अजाब में मुब्तला होंगे ना, उनको पुकार पड़ेगी, ए फुला, जैसे बोलते हैं ना यहां हमारे, ए मिस्टर, ए फुला, क्या तुझे तकलीफ हो रही है? वो कहेगा हां, तो कहा जाएगा ये उस ईजा का बदला है, ये उस तकलीफ का बदला है, ये उस ईजा का बदला है जो तू मोमिनों को दिया करता था, अहले ईमान को दिया करता था, मुसलमानों को दिया करता था। खेलो क्रिकेट, ये तंजन कह रहा हूं, इजाजत नहीं दे रहा, खेलो पता चल जाएगा भाव अगर रब नाराज हुआ, और अगर ये ऐसा खेला कि जिससे वाकई मुसलमानों को तकलीफ हो रही है, उनकी नींदें बर्बाद हो रही हैं, उनकी बीमारियों में इजाफे हो रहे हैं, बेचारों को दिमागों में खुश्कियां चढ़ रही हैं, आपसे बोलते नहीं ना, वो आपको बोल नहीं सकते, जो आप बोलोगे तो इनको पता है कि बेट बल्ले लेकर इनके घर पे टूट पड़ोगे, स्टाम्प उखाड़ लोगे, तो ये डरते हैं आपके शर से बचने के लिए, बेचारे बोलते नहीं, अंदर अंदर कुड़ते हैं, आपको मुंह कौन लगाएगा? ये भी आपकी शामत है, आपकी महरूमी है कि लोग आपसे नफरत करते हैं, आपसे मुंह नहीं लगते कि ये मतलब आदमी शरीफ लोग नहीं है, इनसे हम बात नहीं कर सकते, तो कितनी बड़ी अफसोस की बात है। तो ए मुसलमानों, ऐसे ना बनो, ये माह रमजान तुम्हारे खेलने के लिए नहीं आया, ये इबादत के लिए आया, रहमतें लुटाने के लिए आया, तो रहमतें क्रिकेट के मैदान में या महल्ले में बैट बल्लों में और सिक्सर चौके में नहीं मिलेंगी, रहमतें अल्लाह के घर में मिलेंगी या अपने घर में मिलेंगी, इबादत में मिलेंगी, रियाजत में मिलेंगी, रोजों में मिलेंगी, नमाजों में मिलेंगी, तरावी में मिलेंगी। आप बोलोगे हम रोजे भी रखते हैं, तो ठीक है रोजे रखते हो तो अच्छा, अल्लाह कबूल फरमाए, अल्लाह करे आपका रोजा आपकी इस्लाह का सबब बन जाए, तो भले रोजे रखे तरावी पढ़े लेकिन ईजा देना छोड़ दो, ठीक है ना। हम सब तौबा करते हैं, आओ हम मिलकर तौबा करते हैं, मदनी चैनल के नाज़रीन भी तौबा में शामिल हो जाएं। सल्लू सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। या अल्लाह, या अल्लाह, आज तक आज मैंने किसी भी मुसलमान को नाहक ईजा पहुंचाई उससे तौबा करता हूं, तौबा करता, या अल्लाह मुझे तौफीक दे कि जिन मुसलमानों को मैं जानता हूं, जिन मुसलमानों को मैं जानता हूं, उनसे मुआफी मांगकर उनको राजी कर लूं। ऐ अल्लाह मेरी शर्म और झिझक उड़ा दे, या अल्लाह जिनको मैं नहीं जानता उनकी मगफिरत कर दे, उनमें और मुझ में कयामत के सुलहा करवा दे। आमीन बिजाह नबी जिल अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला। बाबा ये हम चले गए वो क्रिकेट वालों की तरफ और माशाल्लाह बेहतरीन मदनी फूल मिले, अल्लाह करे इनके कानों तक ये बातें पहुंच जाएं, इनके लिए बेहतरीन साबित हों, अल्लाह करे। बाकी इनमें तो बहुत सो गुस्सा भी आएगा, बहुत सो को गुस्सा आ रहा होगा कि ये तो मैंने इसलिए बता दिया कि मैं अपनों को भी नहीं छोड़ता। चलो आप मेरी बिरादरी के नहीं हो, क्रिकेटर मेरी बिरादरी के नहीं है, नाथखान मेरी बिरादरी के, मैं बचपन से नाते पढ़ता हूँ अल्हम्दुलिल्लाह, नाथखान का मुझे शौक, नाथखानी का शौक है, मुझे नाते याद भी हैं, अशार याद भी हैं अल्हम्दुलिल्लाह। आपको इसकी कोई खुलासे की जरूरत नहीं है, मैं अल्हम्दुलिल्लाह सुन्नी तो बच्चा बच्चा सुन्नियों का नाथखान है अल्हम्दुलिल्लाह। हमारे बच्चे मतलब अभी तो पट में पैदा होते हैं, थोड़ा बोलना शुरू करते हैं तो नूर वाला आया है, मरहबा या मुस्तफा शुरू हो जाते हैं, तो हमारा तो बच्चा बच्चा नाथखान है, तो ये नाथखान मेरी बिरादरी के, तो जो मुझसे मोहब्बत करते हैं उनका तो मैं बापा हूं, मैं बापा बोलते हैं, तो मैं इनके भी कान तो खींचूंगा ना, खाली यूं थोड़ी करता रहूंगा सबको। अब नाराज होंगे तो फिर बच के जाएंगे कहां मेरे से, जो मेरे हैं वो बच के नहीं जाएंगे। तो मुझसे मोहब्बत करते हैं, मुझसे निस्बत रखते हैं, तो जाहिर है वो नाराज थोड़ी होंगे। तो अल्हम्दुलिल्लाह नात खान जो है, एक कसीर तादाद नात खान होगी, इनको पता है कि मैं इनको बहुत झाड़ता रहता हूं, इनके खिलाफ बोलता रहता हूं, मगर मुझसे बहुत मोहब्बत करती है। ये भी एक तारीखी बात है कि मुझसे फिर भी मोहब्बत करते हैं अल्लाह के फजल करम से, क्योंकि ये भी अंदर में समझते हैं कि यार ये जो भी बोलता है हमारे भले के लिए बोलता है। क्योंकि मरीज को जब डॉक्टर दवा देता है, डॉक्टर होती दवा बहुत कड़वी होती है, लेकिन जाहिर है कि मरीज समझता है कि यार ये दी मेरी भलाई के लिए, मेरे को पीनी तो पड़ेगी, पीऊंगा नहीं तो फिर वो मरज में तकलीफ होगी। तो ये शायद यूं समझते हैं, मैं डॉक्टर भी नहीं हूं, खैर अपने आप को डॉक्टर क्यों बोलूं यार, डॉक्टर थोड़ी हूं मैं, तो हक्का का गुलाम। खैर तो डॉक्टर भी हक्का के गुलाम होते हैं। बहरहाल तो इस तरह यह कि मैं अपनी बिरादरी को भी नहीं छोड़ता हूं, कभी कभी मैं अपनी बिल्कुल साव खालिस बिरादरी होती है उसको भी नहीं छोड़ता, अब बोलता रहता हूं, सबको समझाता रहता हूं, मेरा धंधा है, मेरा कारोबार है, इसमें कभी कोई नाराज भी हो जाता होगा तो अब क्या, अपना मुआवरा ना कि दो रोटी ज्यादा खाए और क्या करें। मैंने किसी का नाम तो लिया नहीं कि तू गलत करता है या वो फुला गलत करता है, मैं जनरल बात की, तो गुस्सा आएगा उसी को जो गलत करता है, सीधी बात है, बाकी जो गलत नहीं करता उसको गुस्सा आएगा भी कब। तो इस वक्त लाखों करोड़ों मुसलमान को अल्हम्दुलिल्लाह मुझसे खुश भी तो हो रहे होंगे, दुआएं भी दे रहे होंगे कि देखो यार ये आदमी सही बात करता है कि वाकई हमको नहीं सोने देते। तो इनकी हमदर्दियां भी तो ली मैंने, दिलजोई भी तो उनकी की ना, जिनको तकलीफ है कि मैं इनका हमदर्द हूं, मेरा बस चले तो अभी सबके क्रिकेट बंद करवा दूं, खेलने पाबंदी डलवा दूं, पुलिस खड़ी कर दूं, लेकिन जाहिर है कि मेरे बस का रोग नहीं है तो मैं समझा ही सकता हूं। लेकिन जो मुसलमान है और अहले दिल है मुसलमान, इंशाल्लाह इनके कानों में मेरी आवाज पहुंचेगी तो समझेंगे इंशाल्लाह, क्योंकि मेरे कुरान ने यह कहा है वज़क्किर फ़इन्नज़्ज़िक्रा तन्फ़ुल मुमिनीन, और समझाओ कि समझाना मुसलमानों को फायदा देता है। तो एक भी क्रिकेट खेलने वाला यह कभी नहीं बोलेगा कि हम कोई यह सवाब का काम कर रहे हैं, आप समझाओगे शर्मिंदा ही होगा, वो बोलेगा मौलाना दुआ करो यार आदतें खराब हो गई यार गुनाहगार है, वो शायद ऐसा ही बोलेगा। तो इसका मतलब है कि उसमें कुछ नर्म गोशा है, तो उसने उंगली पकड़ा ये हाथ पकड़ लो, पकड़ के ले आओ कि चलो गुनाहगार है ना तौबा करते हैं यार, मैं भी गुनाहगार हूं समझे ना, दोनों मिलकर तौबा करते हैं, इनको फुसला के ले आओ मस्जिद में। ये नहीं बोलना कि चल गुनाहगार तौबा करवा दूं, तो आप नेक नहीं बन जाना, नेक बन जाओ लेकिन अपनी जबान से नेक नहीं बनना। सल्लू अलल हबीब तूबु इलल्लाह, गीबत के खिलाफ जंग जारी रहेगी, ना गीबत करेंगे ना गीबत सुनेंगे, मोहब्बतों के चोर कुफले मदी लगा रहेगा इंशाअल्लाह। हमारा मदनी मकसद क्या है, पापा आपने क्रिकेट वालों के साथ जो कुछ इस वक्त मदनी फुले ने दिए, एक आवाज आई है मेरे पास, आपको सुना दो। सुभान अल्लाह, सुनाए जरा आवाज, मदनी बाहर आई है कोई लगता है, माशाल्लाह। बाबुल इस्लाम हैदराबाद से काशिफ अली अत्तारी, अस्सलाम वालेकुम प्यारे पापा जन, क्रिकेट खेलकर लोगों को तंग किया है, अब आपका मदनी मुजारका सुनकर नदामत हो रही है, तो इरशाद फरमाइए अब क्या करें। मदनी चैनल अल्हम्दुलिल्लाह रब्बिल आलमीन हमारी इस्लाह का बहुत जबरदस्त जरिया बना कि जो हमें मसाइल जरूरत है दीन के पता नहीं था, मदनी चैनल सुनकर पापा अल्हम्दुलिल्लाह रब्बिल आलमीन आपकी काविशों का नतीजा, शुरा की शफकतों का नतीजा कि आज हम जो है इस तरीके से हमें पता चला क्रिकेट के मौजू पर भी कि इन मुबारक रातों के अंदर जो है इनको जाया नहीं करना चाहिए, अल्लाह ताला आप सबको जजाए खैर अता फरमाए। गीबत के खिलाफ इलाने जंग है, हम तो गीबत करेंगे ना सुनेंगे इंशाअल्लाह, मोहब्बतों के चोर चुगलखोर चुगलखोर उफले मदीना लगा रहेगा इंशाअल्लाह अज़्ज़ा वजल्ला माशाअल्लाह। तो वो क्रिकेटर को क्या करना चाहिए वो मैंने अभी बता दिया था, अगर इन्हें हुकूकुल इबाद के हवाले से बताया था, अगर किसी मुसलमान को तकलीफ पहुंची है तौबा भी करे और उनको राजी भी करे, माफी मांगे उनसे। ماشاءاللہ. تو ایسے اگر اور بھی کرکٹر ہیں اگر میسج اپنا دیں گے تو انشاءاللہ حوصلہ افزائی ہوگی ہماری کہ چلو یار کچھ تو سننے والے پڑھیں, جو سن رہے ہیں مان لیں, کوئی بھی نہیں مانتا تو بھی کوئی حرج نہیں, ہمارا ثواب انشاءاللہ کھڑا ہو جائے گا انشاءاللہ. تو نیکی کی دعوت کے لیے بیٹھے ہوئے ہیں. اب بعض ناراض بھی ہوتے ہوں گے کیونکہ اب کبھی کبھی کھینچ بوت لیتا ہوں میں تو غصہ بھی کرتے ہوں گے, کیا کر سکتا ہوں یار, کبھی کبھی رونگ نمبر بھی لگ جاتا ہے تو زیادہ مطلب وہ چوٹ زیادہ زور کی لگ جاتی ہے تو چھمبا پڑ جاتا ہے. سارے مل کر میرے پہ چڑھائی کر دو, آ جاؤ, میں کسی طرح آ جاؤ یار, کسی بہانے آ جاؤ کہ ہم نہیں چھوڑیں گے الیاس قادری کو, اس نے ہم پر چڑھائی کی ہے, تو میں آپ سے صفائی کا موقع مانگ لوں گا, دے تو دو گے, پھر انشاءاللہ ایسی صفائی ہو جائے گی کہ مدیلہ مدیلہ ہو جائے گا سب انشاءاللہ. عز و جل, آ جاؤ, فیضان مدینہ کا دروازہ کھلا ہے, آ جاؤ.